कायनात की मुकद्दस जोड़ी जिसमें दूल्हा फरजंदे नवासाए रसूल हजरत इमाम हसन सब्ज कबा का बेटा शहजादा कासिम है और दुल्हन नवाब करबला शहंशाह सब्र मसाहिब की दुख्तर बीबी कुबरा सलामुल्लाह अलैह है। आज करबला के सहरा में उनकी शादी हो रही है। बहनें माएं फुफियां सब मिलकर मेहंदी सजा रही है, सजा रही है, सजा रही है। फरवादे चंदी फरजंदे हसंदी फरवादे चंदी विच करबल बड़े चावानाल बनी मैं कासिम जनाब जहरा सलामुल्लाह अलैह अपने पोते की मेहंदी देखने के लिए मदीना छोड़कर करबला के सहरा में पहुंची है। शबीर दी जाइए बन बनड़िया अज हसन दे बचड़े नाले जिगर दे टुकड़े अज हसन दे बचड़े दी जारा वेखण यस रब तो आई मैं कासिम कासिम दी। کی بیٹی شریکت الحسین بی بی زینب سلام اللہ علیہ خود مہندی سجا رہی ہے۔ ہر پاسے چھائیاں نے تطہیر دیاں چھاواں، سلواتاں پڑھ دیاں نے سب پھوپھیاں تے ماواں، ہر بی بی بنڑے نوں آکھ صدقے میں جاواں، زہرا دیاں جائیاں پیاں رو رو سجاون، زہرا دیاں جائیاں نالت رو زینب نے آپ سجائی، میں قاسم دی قاسم دی قاسم مہندی قاسم دی۔ فرواد چندی فرزند حسن دی، فرواد چندی وچ کربل بڑے چاواں نال بنی، میں قاسم دی قاسم دی قاسم دی۔